नमस्ते अनि हार्डली वेलकम्स प्रोग्राम पप ग्यालरीको आजको एपिसोडमा. आजको एपिसोड लिएर तपाईँ माझ उपस्थित भएको छु. म कार्यक्रम प्रस्तुता राजन दिल गुरुङ र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल. सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz. प्रत्येक साताको शनिबार 1 बजेको अर्पण खबरपछि लगभग 2 बजीसम्म रहन्छौँ प्रोग्राम पप ग्यालरीमा. पप ग्यालरीमा हामी मार्केटमा के कस्ता एल्बमहरू आएका छन् अनि मार्केटमा कस्ता कस्ता कन्सर्टहरू भएको छ, पप आर्टिस्टहरू के गरेर बसिरहेका छन् भन्ने कुराको जानकारी दिने प्रयासमा रहन्छौँ भने तपाईँको माझमा रहेर नेपाली पप सङ्घहरू पनि फ्लेआउट गर्ने गर्दछौँ. आज पनि मसँग नेपाली पप सङ्घ 4 लिएर आएको छु तपाईँको लागि भनेर. आज अनप्लग भर्सनमा रहेका छन्. त्यो अनप्लग भर्सन चाहिँ सिङ्गरहरूले लाइभली गाएका हुन्छन्. सो सङ्घहरूलाई चाहिँ आज तपाईँको माझमा प्ले आउट गर्ने जमर्को गरिरहेको छु. तपाईँ यति बेला रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np प्रस्तुत भइरहेको प्रोग्राम पप ग्यालरीमा हुनुहुन्छ. पप ग्यालरीमा यति बेला भने तपाईँको लागि फर्स्ट नेपाली पप सङ प्ले आउट गर्छु, जुन चाहिँ अनप्लग भर्सनमा रहेको छ सञ्जीव प्रधानको देउरालीको चौतारीमा. छोपेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को चौतारीमा देउरालीको चौतारीमा सङ्गिनीले आँखा चोपेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को देउरालीको चौतारीमा सङ्गिनीले आँखा चोपेको आउँछ अझै झझल्को आउँछ अझै झझल्को अझै झझल्को आउँछ अझै झझल्को पारीको मायाको सानो बादल पारीको मायाको सानो गाउँमा सँग सँगै हामी डुलेको आउँछ अझै झझल्को ओके आउँछ अझै झझल्को भाइ सञ्जीव प्रधान दिस अनप्लग भर्सन तपाईँको लागि प्ले आउट गरे. निकै नै रमाइलो सङ्ग रहेको थियो सञ्जीव प्रधानको. सञ्जीव प्रधान यति बेला भने पप सङ्घहरू चाहिँ निकाल्ने क्रममा चाहिँ रहेका छैनन्. जे होस् तिनले बनाएका पुरानै सङ्घहरूले पनि निकै नै रमाइलो अनुभूति गराउँछ, मनोरञ्जन दिने गर्दछ. वेल तपाईँको लागि यो राखिसकेको छु भने अन्य अनप्लग भर्सनहरू पनि मसँग अझै बाँकी नै छन्. त्योभन्दा अगाडि कुरा गरौँ, यति बेला युट्युबमा निकै नै चर्चा पाएको छौँ डायमन्ड लाउरेको. गायक प्रहलाद तिमिल सिन्हा तथा गायिका मिलन अमातेको युगल गीत डायमन्ड लाउरे यति बेला युट्युबमा सर्वाधिक हेरिने गीतको सूचीमा परेको छ. आजसम्म लगभग दुई हप्ता मात्रै भएको छ यो सङ्ग युट्युबमा अपलोड गरिएको, अफिसियल्ली अपलोड गरेको. यो 12-13 हजारभन्दा बढीले हेरिसकेको छ भने बेलायतमा बसोबास गर्ने गीतकार सञ्जीव राईको यो झ्याउरे शैलीको गीतमा वसन्त सापकोटाको सङ्गीत निर्देशन छ. अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको म्युजिक भिडियो युट्युबमा अपलोड गरिएको एक सातामै 12-13 हजारजनाले हेरिसकेका छन् भने म्युजिक भिडियोमा पुष्प खड्का तथा अनुज शाहले अभिनय गरेका छन्. वेल यसै साताभित्र तिनवटा एल्बमहरू पनि मार्केटमा आएका छन्, आधुनिक एल्बम सँगसँगै पप एल्बमहरू आएका छन्. ऋतुका फुलहरू गायिका ऋतु कर्णेलको डेब्यु एल्बम ऋतुका फुलहरूलाई गायिका कोमल ओलीले काठमाडौँमा सार्वजनिक गरेकी छिन्. यसअघि विभिन्न मुलुक पुगेर कन्सर्ट दिइसकेकी गायिका कर्णेलले आफ्नो पहिलो एल्बममा कालीप्रसाद बास्कोटा, डाक्टर कृष्ण हरिबराल, दीपक सिलवाल, बिजु बज्राचार्य, पवित्र वीरेन्द्र राई तथा राज क्षितिजको शब्दमा कालीप्रसाद बास्कोटा, गैरे सुरेश, थानेश्वर गौतम राज आदिले सङ्गीत भक्त गरेका गीतहरू गाएकी छिन् भने अर्को एल्बम रहेको छ समर्पण. युएईमा कार्यरत गायक सुमन सिंह दान तामाङले आफ्नो नयाँ एल्बम समर्पण दुबईमा आयोजित कार्यक्रम बीच सार्वजनिक गर्दैछन्. हिजो शुक्रबार हुने साङ्गीतिक समारोहमा एल्बमका गीत प्रस्तुत गर्दै तामाङले उक्त एल्बम सार्वजनिक गर्न लागेका थिए. साङ्गीतिक कार्यक्रममा उनलाई रेखा घिम्रे, प्रेम लाङहुङ, किशोर सुनार, सुभाष राणावाद आदि गायक गायिकाले साथ दिएको बताइन्छ भने अब म थोरै कुरा गर्छु. हुन त नेपाली म्युजिक इन्डस्ट्रीमा पनि कयौँ गायकहरू छन् जसको चाहिँ पारिश्रमिक निकै नै धेरै हुने गर्दछ, अथवा भनौँ न उहाँहरूलाई यही सङ्गीत क्षेत्रबाट पनि मनोज्ञ कमाइ भइरहेको छ. तर औँलामा गर्न सकिन्छ यस्ता गायक गायिकाहरू. विदेशमा त हरेक कुराको अवसर छ भने जस्तै अब एउटा थोरै पप गायिकाको बारेमा कुरा गर्छु. अमेरिकी पप गायनमा थुप्रै प्रतिस्पर्धी गायिका स्थापित भए पनि गायिका ब्रिटनी स्पियर्सको क्रेज घटेको छैन, किनकि यिनी निकै पुरानो गायिका हुन्. हालै मात्र एउटा थिएटर कम्पनीले उनको अवधि बढाउन मोटो पारिश्रमिक स्थानान्तरण गरेको छ. ब्रिटनीलाई लस भेगास स्थित प्लानेट हलिउडको एक्सिन थिएटरमा थप केही समय रहन करिब $1,20,00,000 पारिश्रमिक दिएको छ. समाचारमा जनाइए अनुसार थिएटरले उनलाई 2014 क्रिसमससम्म करार रद्द नगर्न आग्रह गरेको छ. ब्रिटनीको आगमनले उक्त कम्पनीको व्यवसाय बढेका कारण थप केही समय काम गर्न यति ठुलो पारिश्रमिक प्रस्ताव गरेको मान्यता रहेको छ भने मसँग आनन्द कार्कीको एकल साँझ, विजय लामा एकल साँझ सँगसँगै नातिकाजी सम्मान पुरस्कारबाट को सम्मानित भएको छ, पोखरामा घात गरी भन्ने सङ्गले कस्तो मार्केट लिएको छ, र हङकङमा भीम लिम्बूको कन्सर्ट कस्तो रह्यो भन्ने जानकारी मसँग अझै रहेको छ. यति बेला भने तपाईँको लागि पप ग्यालरीमा सर्ट कमर्सियल ब्रेकको पालो पनि भएको छ. तर त्योभन्दा अगाडि अर्को अनप्लग भर्सन बाई सञ्जीव सिंह रमाइलो छ यो साँझ तपाईँको माझमा राख्छु. रेडियो अर्पण 104.5 मेगाहर छोडी कहीँ नजानु होला.

कार्यक्रममा प्रस्तुत हुँदैछन्। जेठ 12 गते सोमबार जमली स्थित सांस्कृतिक संस्थान प्रतीक्षालयमा हुने आनन्द कार्की एकलसाथ 2071 गायक कार्कीले करिब 1.5 दर्जन गीत प्रस्तुत गर्ने बताइन्छ। गाउँले इन्टरटेनमेन्टले आयोजना गर्ने उक्त कार्यक्रमबाट सङ्कलन भएको रकममध्ये 50% रकम सोलुखुम्बु स्थित वाकु प्रतिष्ठान नेपालको मेडिकल ट्रस्टलाई हस्तान्तरण गरिनेछ। गायक कार्कीलाई युगल गायनमा मिलन अमात्य, जुना प्रसाद, प्रास्न साक्य तथा सुभा काफ्रेले साथ दिनेछन्। वेल फ्रेन्ड, सरी फर द्याट, मैले आनन्द कार्कीको एकल साँझ कस्तो रह्यो भनेर भनेको थिएँ भने हुने कार्यक्रम हो यो, त्यसैले सरी फर द्याट। विजय लामा एकल साँझ पनि हुने भएको छ। पप गायक विजय लामा एकल गायन कार्यक्रममा प्रस्तुत हुँदैछन्। जेठ 15 गते बिहिबार कमलादी स्थित प्रज्ञा भवनमा लुवाङ इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने यो कार्यक्रममा गायक लामा आफ्नो ब्यान्डसहित प्रस्तुत हुनेछन्। दिउँसो 2 बजेदेखि प्रारम्भ हुने यो कन्सर्ट शिक्षाका लागि सङ्गीत भन्ने नारासहित सम्पन्न हुनेछ भन्ने जानकारी पाएको छु भने यति बेला फेरि पनि तपाईँको माझमा शीतल मोक्तानको अनप्लग भर्सन पहिलो माया राख्छु, यसपछि फेरि आउने पहिलो माया यस्तै हो कि, पहिलो माया यस्तै हो कि आँखा मात्र जुझ्छ छिपी हेरे पछि मेरो मन बुझ्छ, लुकी छिपी हेरे पछि मेरो मन बुझ्छ। ओके, पहिलो माया भाइ शीतल मोक्तान। अब भने कुरा गरौँ हङकङमा भीम लिम्बू कन्सर्टको बारेमा। सुगम सङ्गीतका स्थापित गायक भीम लिम्बूले पहिलो पटक हङकङमा एकल गायन प्रस्तुत गरेका छन्। 2 साता लामो साङ्गीतिक भ्रमणमा हङकङ पुगेका गायक लिम्बूले त्यहाँ आयोजित विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागिता जनाए। कार्यक्रममा उनले धानै नाचिन्छ सहित आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए। शास्त्रीय सङ्गीतमा स्नातकोत्तर गरिरहेका गायक लिम्बूलाई केही कार्यक्रममा स्थानीय गायक गायिकालाई समेत पनि साथ दिएका थिइन् भने अब पोखरामा घात गरी म्युजिक खबर। म्युजिक अवार्डमा सर्वाधिक विधामा मनोनित गायक तथा सङ्गीतकार कन्हैया सिंहले आफ्नो पछिल्लो एल्बम आलाप 2 को एउटा गीतको म्युजिक भिडियो पोखरामा तयार पारेका छन्। तिमीले त घात गरे गीतको म्युजिक भिडियोको निर्माण पोखराको फलानु क्रिएसनले अफिल त्रिपाठीको निर्देशनमा गरेको हो भने अब पुरस्कारको बारेमा कुरा गरौँ। नातिकाजी सम्मान पुरस्कार कसले पाए भन्ने बारेमा जानकारी दिन्छु। राष्ट्रपति डाक्टर रामवरण यादवले नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्याउने 10 जना सङ्गीतकर्मीलाई नातिकाजी सम्मानद्वारा सम्मानित गरेका छन्। शीतल निवासी स्थित राष्ट्रपति भवनमा सम्पन्न समारोहमा साहित्यकार श्यामदास वैष्णवलाई नातिकाजी विशिष्ट श्रष्टा सम्मान, गीतकार राजेन्द्र थापा, गायक ध्रुवकेशी तथा सङ्गीतकार शक्ति बल्लभलाई नातिकाजी विशेष सङ्गीत सम्मान, गीतकार कृष्ण हरिबराल, सङ्गीतकार न्यू वज्राचार्य तथा गायिका लोपचन भट्टराईलाई नातिकाजी सङ्गीत पुरस्कार तथा गीतकार बसन्त चौधरी, गायिका मिलन अमात्य तथा सङ्गीतकार हरि लम्सालाई नातिकाजी लोकप्रिय सङ्गीत प्रतिभा पुरस्कार प्रदान गरिएको हो। नातिकाजी स्मृति समाजले उनको 89 स्मृति दिवसको अवसर पारेर सम्मान तथा पुरस्कार प्रदान गरेको हो। समारोहमा राष्ट्रपति यादवले विश्व काव्य यात्रा मार्फत नेपाली भाषा साहित्य र कलाको श्रीवृद्धिमा योगदान गरे बापत गीतकार तथा उद्योगपति बसन्त कुमार चौधरीलाई अभिनन्दन समेत गरेका छन्। वेल फ्रेन्ड, पप ग्यालरीमा आज इन्फर्मेसनहरू यति नै।

सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 9850549728, प्रेम हिमाली, चैनपुर, मोबाइल 9845368075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 9841597258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np बाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री कोइरालाद्वारा भारत भ्रमणबारे परराष्ट्रभित्र पार्टी नेतासँग महत्त्वपूर्ण विषयमा प्रवेश नगर्न र सामान्य भेटघाट मात्रै गर्न कङ्ग्रेसका नेताहरूको सुझाव। सरकारले काम नगरे जस्तो देखिए पनि आफ्नो दायित्व भने पूरा गरेको उप प्रधानमन्त्री सिंहको दावी। आपसी मतभेद बेसेर उप निर्वाचनमा पार्टीले जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन। थाइल्यान्डमा सेनाद्वारा पूर्व प्रधानमन्त्री सिनावात्रालाई गिरफ्तार। सिनावात्राको सरकारमा रहेका 100 भन्दा बढी राजनीतिक हस्तीहरूलाई हाजिर हुन सेनाको निर्देशन। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो भारत भ्रमणबारे पार्टीका नेताहरूसँग छलफल गर्नुभएको छ। बालुवाटारमा पार्टीका पदाधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री कोइरालाको भारत भ्रमणका विषयमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि पर्सि भारत जान लागेका प्रधानमन्त्री कोइरालाले आफ्नो भारत भ्रमणबारे पार्टी नेताहरूसँग छलफल गर्न पदाधिकारीको बैठक बोलाउनु भएको हो। बैठकमा कङ्ग्रेसका नेताहरूले शपथ ग्रहण समारोहका लागि हुने यो भ्रमण औपचारिकताको लागि मात्रै हुने भएकोले महत्त्वपूर्ण विषयमा प्रवेश नगर्न र सामान्य भेटघाट मात्रै गर्न सुझाव दिएको स्रोतले जनाएको छ। यस्तै प्रधानमन्त्री कोइरालाले आफ्नो भारत भ्रमणको बारेमा परराष्ट्रविदहरूसँग पनि छलफल गर्नुभएको छ। लोकराज बराल, भेषबहादुर थापा, दुर्गेश मान सिंह, पुषराज पाण्डे लगायतका परराष्ट्रविदहरूलाई बालुवाटार बोलाएर भारत भ्रमणबारे सुझाव लिएको उहाँको सचिवालयले जनाएको छ। एकीकृत माओवादीले पदाधिकारी स्थायी समिति र पोलिट ब्युरो सदस्य चयनका लागि निर्वाचन गर्न 3 सदस्यीय निर्वाचन समिति गठन गरेको छ। आज बिहान पार्टी मुख्यालय फेरिस डाँडामा बसेको बैठकले नन्दकुमार प्रसाईको संयोजकत्वमा अधिवक्ता रामनाथ मैनाली र सभासद रामनारायण बिडारी रहेको समिति गठन गरेको हो। एकीकृत माओवादीको केन्द्रीय समितिमा सर्वसम्मति जुट्न नसकेपछि निर्वाचन गर्न लागि हो। निर्वाचन कार्यविधि अनुसार 151 केन्द्रीय सदस्य मध्येबाट 50 जना पोलिट ब्युरो सदस्यका लागि चुनाव गरिनेछ भने 16 जना स्थायी कमिटीका लागि निर्वाचन गरिनेछ। उपाध्यक्षमा नारायण काजी श्रेष्ठ र महासचिवमा पुष्पबहादुर बोगटी मात्रै आकांक्षी देखिएकाले ती पदमा निर्विरोध हुने सम्भावना रहेको छ भने अध्यक्षमा पनि पुष्पकमल दाहाल निर्विरोध हुने देखिएको छ। सचिवका लागि भने वर्षमान पुन, कृष्ण बहादुर महरा, टुकबहादुर राईमाझी, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा आकांक्षी देखिएका छन्। चुनावी प्रक्रियाको थालनी नभइसक्दासम्म सर्वसम्मतका लागि पहल भइरहेको एक नेताले बताएका छन्। संसदीय सुनवाई विशेष समितिको बैठक आज पनि बस्ने भएको छ। न्याय परिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका न्यायाधीशका विषयमा सुनवाई गर्न आज पनि छलफल हुन लागेको हो। गत वैशाख 9 गते सिफारिस गरिए पनि सुनवाई समितिभित्रै विवाद हुँदा हिजोबाट मात्रै सुनवाई सुरु भएको हो। आगामी मंगलबार 35 दिने हदम्याद पूरा हुने भएपछि समितिले अहिले हतार हतार सुनवाईमा व्यस्त भएको छ। अहिले केही बेर पछि दरबारमा हुने सुनवाईमा कम्तीमा 3 जना न्यायाधीशसँग सवाल जवाफ हुने समितिले जनाएको छ। उप प्रधानमन्त्री प्रकाश मानसिंहले सरकारले काम गर्न नसकेको गुनासो स्वाभाविक भएको बताउनु भएको छ। अहिलेको सरकार बहुमतको 90 संयुक्त सरकार भएकाले सोचे जस्तो काम हुन नसकेकाले त्यस्तो गुनासो आउनु गलत नभएको बताउनुभयो। नेपाली कङ्ग्रेस जोरपाटी गाउँ इकाइले गरेको कार्यक्रममा उप प्रधानमन्त्री सिंहले सरकारले काम नगरे जस्तो देखिए पनि आफ्नो दायित्व भने पूरा गरेको दावी गर्नुभयो। सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित संविधान सभाका विभिन्न समिति मार्फत कार्यतालिका अनुसार संविधान निर्माणको काममा सहजीकरण, नयाँ नगरपालिका घोषणा, सुशासन, विकास निर्माणको काममा सम्बन्धी कार्य भूमिका सरकारका 100 दिनका उपलब्धि भएको उहाँको भनाइ छ। नेपाली कङ्ग्रेसका महामन्त्री समेत रहेका सिंहले काठमाडौँ क्षेत्र नम्बर 2 को थलीमा भएको क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आपसी मतभेद बिर्सेर पुनर्निर्वाचनमा पार्टीले जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो। अवैध सामान लोड गरिएको एउटा ट्रक वर्षा प्रहरीले लिप्नी बिर्ताबाट नियन्त्रणमा लिएको छ। मिरगन्जबाट पत्रयातर्फ जाँदै गरेको नाचार्ख 2148 नम्बरको ट्रकमा चेक जाँचकर्ता भन्सार प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान फेला परेकाले ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद गरिएको सामान सहितको ट्रकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले सुनाएको छ। सशस्त्र प्रहरीले पर्साको विश्रामपुर गाविस वडा नम्बर 6 बाट गई राती 150 केजी गाँचा बरामद गरेको छ। सशस्त्र बेस क्याम्प बहुअर्मा भागबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले गाँचा बरामद गरेको हो। सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ने बित्तिकै तस्करहरूले गाँजा फालेर भागेकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले दावी गरेको छ। बरामद गरिएको गाँजा सशस्त्र प्रहरी बल सुरक्षा कार्य पर्सामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। पर्सा प्रहरीले तस्करको सुन लुटेको आरोपमा एक प्रहरी अधिकृतलाई नै हिरासतमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक जटाशंकर प्रसाद गुप्तलाई लुटिएको 2 केजी सुनसहित वीरगंजको रानीघाटबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक धीरज प्रताप सिंहले जानकारी दिनुभयो। प्रहरी सहायक निरीक्षक गुप्त वीरगंजको रानीघाटका स्थायी बासिन्दा हुन्। 3 दिन पहिले एक भारतीय तस्करले लिएर जाँदै गरेको 2 केजी अवैध सुन प्रहरी सहायक निरीक्षक गुप्तले वीरगंजको मेन रोडबाट रहेको टेम्पो स्टेसन नजिकैबाट नियन्त्रणमा लिएर तस्करलाई छाडेको भने गोप्य सूचनाको आधारमा उनलाई वीरगंजको रानीघाटबाट पक्राउ गरिएको हो। लुटिएको सुनसित पक्राउ परेका गुप्तलाई जिल्ला प्रहरीकाले पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सरकार नेकपा माओवादीको माग बमोजिम सर्वपक्षीय भेला गर्न सहमत भएको प्रति तपाईँ के भन्नुहुन्छ? यस संविधान निर्माणका लागि लचक बेसबेलाई समेट्ने प्रयास सी विवादमा तानिने मिसो अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 114 चोक चितवन फोन नम्बर 0556363063 मोबाइल नम्बर 9855061743 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। देशमा सैन्य शासन सुरु गरेको थाइल्यान्डको सेनाले पूर्व प्रधानमन्त्री लक सेनावात्रालाई गिरफ्तार गरेको छ। सैन्य शासन लागू भएपछि विभिन्न शक्तिशाली नेतालाई गिरफ्तार गर्ने क्रममा सेनाले आज पूर्व प्रधानमन्त्री सेनावात्रालाई पनि गिरफ्तार गरेको हो। सेनावात्रासँगै उनका केही नातेदार र व्यापारी घरानका व्यक्तिहरूलाई पनि गिरफ्तार गरिएको छ। यसअघि हिजो सेनाले सेनावात्रालाई छलफलका लागि बोलाएको थियो। थाइल्यान्डमा केही महिनादेखि जारी सरकार विरोधी प्रदर्शन र अदालतको फैसलापछि त्यहाँ सेनाले सबै कानुन हातमा लिएको थियो। सेनाले पूर्व प्रधानमन्त्री लकलाई गिरफ्तार गरेपछि उनको सरकारमा रहेका 100 भन्दा बढी राजनीतिक हस्तीहरूलाई हाजिर हुन निर्देशन दिएको छ। लामो समयसम्म वार्ताका लागि पहल गर्दा पनि सफल नभएपछि पाकिस्तानी सेनाले आतंककारी विरुद्धको कारवाहीलाई तीव्र पारेको छ। पाकिस्तानको उत्तरी वजिरिस्तान कबायली क्षेत्रमा रहेको सैन्य कारवाहीमा कम्तीमा 4 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। घटनामा केही व्यक्ति घाइते भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार बिजिरिस्तानको महिस क्याम्पमा 4 जनाको मृत्यु भएको छ भने 5 आतंककारी गिरफ्तार भएका छन्। वजिरिस्तान क्षेत्रमा अलकायदासँग आबद्ध आतंककारीहरू लुकेको आशंकामा सेनाले आक्रमण तीव्र बनाएको बताइएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि 2 वटा खेल हुँदैछ। अपरान्न 4:15 हुने पहिलो खेलमा 16 अङ्कसहित दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र 10 अङ्क जोडेको रोयल च्यालेन्जर्स र बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। आजको खेलमा जित हात पार्दै चेन्नई प्ले अफमा सुरक्षित रहन खोज्नेछ भने प्ले अफको सम्भावना समाप्त भइसकेको बेङ्गलोर उसलाई रोक्ने प्रयासमा हुनेछ। त्यस्तै बेलुका 8:00 हुने दोस्रो खेलमा तेस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र 6 स्थानमा रहेको सनराइजर हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ। कोलकाताले खेल जिते पेलेमा पुग्नेछ भने हैदराबादले जिते बाँकी आफ्नो र अरूको खेल भर पर्नुपर्ने हुन्छ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री कोइरालाद्वारा भारत भ्रमणबारे परराष्ट्रभित्र पार्टी नेतासँग छलफल। महत्त्वपूर्ण विषयमा प्रवेश नगर्न र सामान्य भेटघाट मात्रै गर्न कङ्ग्रेसका नेताहरूको सुझाव। सरकारले काम नगरे जस्तो देखिए पनि आफ्नो दायित्व भने पूरा गरेको उपप्रधानमन्त्री सिंहको दावी। आपसी मतभेद बेस र उपनिर्वाचनमा पार्टीले जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन। थाइल्यान्ड सेनाद्वारा पूर्व प्रधानमन्त्री सेनावात्रालाई गिरफ्तार। सेनावात्राको सरकारमा रहेका 100 भन्दा बढी राजनीतिक हस्तीहरूलाई हाजिर हुन सेनाको निर्देशन। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि 2 वटा खेल हुने। हवस् त दोस्तो, 2 बजेको अर्पण समाचार सकियो। सुजिता हुमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्नगर, मोबाइल 9845049728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075, र दीपक बस्नेत चैनपुर, मोबाइल 9841597258।